பத்திரிக்கைக்கு ஆவாஸ் சண்டு பத்திரிக்கைக்கு ஆவாஸ் வாய்ஸ் ஆஃப் கட்மாண்டு नमस्कार, कार्यक्रम भोइस अफ काठमाडौँमा स्वागत छ। उपस्थित भएको छु शम्भु दङ्गाल। यो कार्यक्रम हरेक आइतबार बेलुका सभा 6 बजेर, सोमबार बिहान सभा 9 बजे क्यापिटल एफएम 92.4 मेगाहर्ज र हाम्रो अनलाइन www.cfmonair.com मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रम भोइस अफ काठमाडौँ विकास पत्रकारिता अन्तर्गत केन्द्रित रहेर तयार पारिएको रेडियो पत्रिका हो। यस कार्यक्रममा हामी काठमाडौँ उपत्यकाभित्र लुकेर रहेका विषयवस्तुहरूलाई उजागर गर्छौँ। उपत्यकाभित्रका कुनै खास क्षेत्रको विकास निर्माणको अवस्था, त्यस क्षेत्रको समस्याका साथै काठमाडौँ उपत्यकाभित्र मनाइने जात्रा पर्वका साथै सांस्कृतिक सम्पदाहरूलाई यहाँहरू समक्ष चिनाउने काम गर्दछौँ। आजको कार्यक्रममा हामी काठमाडौँको प्रसिद्ध प्राचीन तथा धार्मिक सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र टोखा अन्तर्गत टोखा सरस्वतीका बारेमा कुरा गर्दैछौँ। सुरुमा टोखा क्षेत्रको नामाकरणका सन्दर्भमा चर्चा गरौँ। टोखाको नामाकरणका सन्दर्भमा दुई थरी जनविश्वासहरू रहेका छन्। एक थरी जनविश्वास अनुसार नेवारी भाषामा टुको अर्थ उखु र खेको अर्थ फल्ले ठाउँ वा चौर भन्दै बुझिन्छ। टोखा सहर पहिले उखु खेती तथा चाकु उत्पादनका लागि प्रख्यात रहेको थियो। हालसम्म पनि टोखाको चाकुलाई देशभर मौलिक र विशिष्ट चाकुका रूपमा लिइन्छ। यस अनुसार यो क्षेत्रको नाम टुखेबाट अपभ्रंश हुँदै टोखा हुन गएको लोककथन रहेको छ। त्यसै गरी अर्को भनाइअनुसार प्राचीन कालमा यस क्षेत्रमा टो नाम गरेका एक ख्याक रहेको र सो टो र ख्याक मिलाएर भन्दा टोखा नाम प्रचलनमा रहेको किम्वदन्ती रहेको छ। टोखामा चण्डेश्वरी मन्दिर अवस्थित क्षेत्रलाई टोखा चण्डेश्वरी र सरस्वतीको मन्दिर रहेको क्षेत्रलाई टोखा सरस्वतीको रूपमा विभाजन गरिएको छ। आजको कार्यक्रममा हामी ऐतिहासिक सहर टोखा अन्तर्गत टोखा सरस्वतीका बारेमा चर्चा गर्दैछौँ। टोखा सरस्वतीको पूर्वमा विष्णुमती नदी, पश्चिममा साङ्ले खोला, उत्तरमा टोखा चण्डेश्वरी र दक्षिणमा गोङ्गबु पर्दछ। करिब 1 वर्ग किलोमिटर क्षेत्रफल रहेको यो क्षेत्र समुद्री सतहबाट 1440 मिटर उचाइमा पर्दछ। यस क्षेत्रमा आबादी क्षेत्रफल करिब 7000 रोपनी, आवास योग्य क्षेत्रफल करिब 5000 रोपनी र सामुदायिक वनको क्षेत्रफल 103 रोपनी र आवासका लागि प्लानिङ गरिएका 250 रोपनी जमिन रहेको छ। पुरानो नेवार बस्तीका रूपमा रहेको यो क्षेत्रमा पछिल्लो समयमा बाहिरबाट जाने मानिसहरूको बसोबास पनि बढ्दो रूपमा रहेको छ। धर्मगत अवस्थाका बारेमा कुरा गर्नुपर्दा यस क्षेत्रमा 98.93% हिन्दू, 0.46% बौद्ध र 0.61% क्रिश्चियन धर्मावलम्बीहरू रहेका छन्। जातीय हिसाबले टोखामा नेवार जातिको अधिकतम उपस्थिति छ, जहाँ श्रेष्ठ, डङ्गोल, महर्जन, मानन्दर, नापित, कर्माचारी, कुस्ले, खड्गी, पोडे, जोशी थरका जनताहरूको बसोबास रहेको छ। पेसागत हिसाबले अधिकांश टोखावासी कृषि पेसामा आबद्ध छन्। ऐतिहासिक पक्षबारे हेर्ने हो भने टोखा क्षेत्रमा लिच्छेपी सम्बत 597 को शिलालेखका साथै अंशु वर्माले बनाएको चण्डेश्वरी मन्दिर र त्यस बारेको शिलालेख हालसम्म पनि जीवित रहेको छ। यसै आधारमा हेर्ने हो भने पनि यो ठाउँ प्राचीन कालमा विकसित र कुनै कालखण्डमा तत्कालीन राज्यको केन्द्रबिन्दु समेत रहेको सङ्केत मिल्दछ। मन्दिर, बाजागाजा, पाटी पौवा, चोक, पुरानो ढुङ्गे धारा, इनार, कुवा जस्ता पुराना भौतिक संरचना भएकाले पनि यस क्षेत्रका पुर्खाहरू ऐतिहासिक पक्षमा र आर्थिक पक्षमा सम्पन्न थिए भन्ने सहजै अनुमान गर्न सकिन्छ। अब भने हामी यस क्षेत्रमा रहेका मठ मन्दिर र विभिन्न जात्रा पर्वका बारेमा चर्चा गर्दैछौँ। यस क्षेत्रमा नयाँ वर्षको अवसरमा बिस्केट जात्रा, जुन वैशाख 1 गतेदेखि 4 गतेसम्म मनाइन्छ। यस पर्वमा कोथु गणेश, माथिल्लो गणेश, सपना विनायक गणेश, मसान काली, इन्द्रायणी, सरस्वती, महादेव र चण्डेश्वरी लगायतका देवी देवताका रथहरू बोकी गाउँ परिक्रमा गराएर जात्रा गरिन्छ। त्यस्तै अक्षय तृतीयामा देवाली पूजा, त्यस्तै सिक्की नख, वहाङ जात्रा, घण्टाकोण, श्रीकृष्ण जन्माष्टमी पर्व, यमरी पुन्नी, हरिहर पुन्नी, घिउचाको पुन्नी, शिवरात्रि, लखध्यौँ र सङ्कटामाईको जात्रा, पञ्चबली र द्वारे पूजा, बलाखल जस्ता पर्व जात्राहरू वर्षभरि मनाइने गरिन्छ। टोखा सरस्वतीमा भने सरस्वती मन्दिर, कोथ गणेश मन्दिर, मसान काली मन्दिर, भूतखेल चौर, ऐतिहासिक पोखरी लगायत ऐतिहासिक सम्पदाहरू रहेका छन्। सांस्कृतिक विविधता, पुरातात्विक, धार्मिक सम्पदा र मौलिक जनजीवनका कारण पनि टोखा चर्चित रहेको छ। काठमाडौँको उत्तरतिर रहेको शिवपुरी राष्ट्रिय निकुञ्जको दक्षिणी काखमा अवस्थित यो निकै प्राचीन सहर हो। काठमाडौँ महानगरपालिकाबाट नजिकको दूरीमा रहेको यो क्षेत्र निकै नै पर्यटकीय सम्भावना बोके पनि ओझेलमा परेको छ। हरेक नयाँ वर्षमा भक्तपुर क्षेत्रमा बिस्केट जात्रा मनाइन्छ, त्यस्तै काठमाडौँको टोखा क्षेत्रमा पनि बिस्केट जात्रा मनाइने गरिन्छ। बिस्केट जात्रालाई टोखामा बिस्का नख भनिन्छ। बिको अर्थ सर्प हुन्छ र पहिले टोखामा सर्पले दुःख दिएको हुनाले पछि सर्पलाई मारी अब डराउनु पर्दैन भनी बाँसमा झुन्डाएर सबैलाई देखाउँदै बिस्का नख सुरु गरेको भन्दै किम्बदन्ती पाइन्छ। वैशाख 1 गते जात्रा सुरु गरिए पनि सबै ध्योक खल पुजारीहरूबाट आफ्ना देवी देवताको जात्राको तयारी भने मसान्तको दिनदेखि नै आरम्भ गरिन्छ। निकै नै पर्यटकीय सम्भावना बोकेको यस क्षेत्रमा मनाउने विभिन्न सांस्कृतिक जात्रा पर्वहरूमा यहाँहरूले पनि सहभागिता जनाउन सक्नुहुनेछ। आजको कार्यक्रममा हामी काठमाडौँको प्राचीन क्षेत्र टोखाका बारेमा तयार पारिएको सामग्री प्रस्तुत गरिरहेका छौँ। कार्यक्रममा पालो भएको छ पहिलो व्यापारिक विश्रामको। विश्रामपछि हामी फेरि फर्केर आउनेछौँ। कार्यक्रम सुन्दै रहनुहोला। जब प्रश्न धेरै उब्जिन्छ जब तिनी प्रयास हामी गर्नेछौँ, जब कोही ज्ञानको खोजीमा हराउँछ ज्ञानको ज्योतिले बाटो देखाउनेछौँ, ज्ञानको ज्योति फैलाउँछौँ हामी ज्ञानको ज्योति फैलाउँछौँ। YY ज्ञान ज्योति यसको कुपन चमत्कारी छ, निकाल्नुस् कुपन ज्ञानको ज्योति यसले जगाउँदछ। YY ज्ञान ज्योति पुस्तकालय, शिक्षित नेपाली समृद्ध नेपाल। पीपल राडे बहिनीको उन्नतिको चर्चा, त्यति धेरै उद्यम गर्न कसले दियो कर्जा, लघु उद्योग, व्यापार, कृषि, पशुपक्षी पालन आदिका लागि महिलाहरूलाई प्रदान गरिने 3 लाख सम्मको कर्जा किस्ट चेलिबेटी लघु उद्यमशील कर्जा। किस्ट बैंक पावर टू सक्सीड। नेपाली सांगीतिक क्षेत्रमा एउटा नयाँ आवाजको जन्म, सम्भावना एक नव प्रतिभाको, उनी हुन् प्रहलाद तिमिल सिन्हा। गायक प्रहलाद तिमिल सिन्हाको महक बजारमा सर्वत्र उपलब्ध छ। भोइस अफ काठमाडौँ। काठमाडौँ उपत्यकाको आवाज, काठमाडौँ उपत्यकाको आवाज। भोइस अफ काठमाडौँ। कार्यक्रमको पहिलो व्यापारिक विश्रामपछि यहाँलाई पुनः स्वागत छ। आजको कार्यक्रममा हामी काठमाडौँको प्राचीन क्षेत्र टोखाका बारेमा तयार पारिएको सामग्री प्रस्तुत गरिरहेका छौँ। अब पनि हामी यस क्षेत्रको विकास निर्माणको प्रसङ्गलाई जोड्दैछौँ। काठमाडौँ महानगरपालिकाबाट नजिकै रहेको टोखा क्षेत्रमा कि पुराना बस्तीसँगै नयाँ बस्तीको विकास हुने क्रम पनि तीव्र रहेको छ। विकास निर्माणको दृष्टिकोणले सबै वडामा सडकको विस्तार भएको छ भने पछिल्लो समयमा खानेपानीको समस्या भने केही बढेको छ। खानेपानीसँगै टोखा क्षेत्रको मूल सडक पिच नहुँदा त्यस क्षेत्रका बासिन्दाले शास्ति बेहोर्नु परेको छ। अब प्रस्तुत छ टोखा सरस्वतीका गाविस सचिव डेल्लीजङ राय छेत्रीसँग यस क्षेत्रको विकास निर्माणसँग केन्द्रित रहेर गरिएको यो कुराकानी। यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा। धन्यवाद। सबैभन्दा सुरुमा यस क्षेत्रको विकास निर्माणका बारेमा हामी यहाँसँग कुराकानी गर्दैछौँ। चालु आर्थिक वर्षमा टोखा सरस्वती क्षेत्रमा के कस्ता कामहरू भइरहेका छन्? धन्यवाद। यस आर्थिक वर्ष 68-69 विभिन्न सडकका योजनाहरू, ढलका योजनाहरू, ढल निकास, त्यस्तै स्वास्थ्य सम्बन्धी योजना, त्यस्तै शिक्षा सम्बन्धी योजना हामीले सञ्चालन गरिरहेका छौँ र कतिपय योजनाहरू यो आर्थिक वर्षमा निकासा भएको रकमबाट पुरा भइसकेका छन् र कतिपय चालु अवस्थामा छन्। ती योजनाहरू कतिपय योजनाहरूलाई हामीले निरन्तर दिनु लक्ष्य पनि हामीले राखेका छौँ। जस्तो ढल निकास चाहिँ टोखा सरस्वती गाविसभरिको त्यो ढल निकास काकु ढल छ, त्यसलाई चाहिँ हामीले निरन्तरता नै दिइरहेका छौँ। प्रत्येक वर्ष चाहिँ हामीले यसलाई बजेट विनियोजन गरेर चाहिँ त्यसलाई निरन्तरता नै हामीले दिइरहेका छौँ। अन्य योजनाहरू निकासा भएको रकम मध्ये पहिलो किस्ताबाट हामीले यी योजनाहरू चाहिँ सञ्चालन गरिरहेका छौँ। जस्तो यो क्षेत्रमा सडक तथा खानेपानीका लागि पनि त्यस्तै केही नयाँ योजनाहरू पनि छन् कि? सडक तथा खानेपानी योजना यस वर्ष हामीले खानेपानी योजनामा पनि केही रकमहरू विनियोजन गरेका छौँ र सडकहरूमा पनि हामीले रकम विनियोजन गरेका छौँ यस वर्ष। र त्यस्तै शिक्षामा पनि मैले अघि पनि भनिसकेँ, शिक्षामा पनि हामीले रकम विनियोजन गरेका छौँ। त्यो रकम हामीले केही रकम निकासा पनि दिइसकेका छौँ र काम पनि सुरु भइसकेको छ। र सडकमा पनि हामीले अब यस वर्ष आउने रकम मध्येबाट जस्तो सडक, शिक्षा, स्वास्थ्यमा चाहिँ हामीले जुन खर्च गर्ने लक्ष्य अनुरूप नै हामीले चाहिँ काम गरिरहेका छौँ। हजुर, अब हामी यो आगामी आर्थिक वर्षमा यस क्षेत्रमा के कस्ता योजनाहरू पारित भएका छन् यस सन्दर्भमा कुराकानी गर्दैछौँ। जस्तो आगामी आर्थिक वर्ष 70-71 लागि यहाँहरूले के कस्ता योजनाहरू तर्जुमा गर्नुभएको होला? हामीले आर्थिक वर्ष 70-71 लागि विकास निर्माणका कुराहरूमा विगतमा बाहिरी सडकहरूका कामहरू जस्तो नयाँ बस्तीहरूको लागि चाहिँ योजनाहरू सञ्चालन भइरहेका छ, सडकका योजनाहरू। र यस वर्ष चाहिँ हामीले विशेष गरेर भित्री यो टोखा सहरको चाहिँ भित्री चोकहरू, यो टोखा सहर चाहिँ प्राचीन सहर भएको नाताले त्यो भित्र चाहिँ हाम्रो चोक चोकहरू छन्, भित्र गल्ली गल्लीहरू छन्, ती ठाउँहरूमा चाहिँ हामीले सरसफाइ र सरसफाइ साथसाथै त्यो ठाउँमा चाहिँ स्वच्छ बनाउनको लागि त्यसमा भित्री गल्लीहरूमा इँटा सोलिङहरू चाहिँ हामीले 4-5-3-1-7 वार्डहरूमा चाहिँ इँटा सोलिङ गरेर त्यसलाई चाहिँ राम्रो र सुन्दर बनाउने चाहिँ हाम्रो 70-71 चाहिँ लक्ष्य छ। त्यस्तै मैले अघि भने काकु ढल निर्माणलाई चाहिँ हामीले विशेष किसिमले निरन्तरता दिने हाम्रो ऊ छ। र त्यस्तै हामीले धार्मिक चाडपर्व, यहाँ विभिन्न किसिमका चाडपर्वहरू मनाइन्छन्, जस्तो बिस्केट जात्राहरू छन्, सिन्दुर जात्रा हुन्छन्, सिठी नख भन्ने एउटा जात्रा हुँदो रहेछ, त्यस्तै गाई जात्रा, हिले जात्रा, इन्द्र जात्रा, कुमारी पूजा, यी विभिन्न किसिमका चाहिँ यहाँका आफ्नै किसिमको संस्कृति परम्परा यी जात्रा रहेका छन्। ती जात्राहरूलाई पनि हामीले जगेर्ना गर्नुपर्छ, यहाँको संस्कृति धर्महरूलाई चाहिँ लोप हुनु हुँदैन भन्ने किसिमको सोच राखेर हामीलाई ती धार्मिक जात्रा मठ मन्दिरहरूलाई चाहिँ जगेर्ना र पुनर्निर्माणहरू गर्नको लागि हामीले केही बजेटहरू त्यसको लागि पनि बजेट विनियोजन गरेका छौँ। त्यसै गरी हामीले लक्षित समूह विकासको रकम मध्येबाट, कुल रकम मध्येबाट हामीले विकास तर्फलाई छुट्याएर बाँकी हामीले यो महिला, बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिक यिनीहरूलाई पनि हामीले रकम विनियोजन गर्ने गरेका छौँ। त्यस्तै कृषि क्षेत्रको विकास कार्यहरूको लागि, पशु कृषि क्षेत्रको लागि चाहिँ समन्वित विकासको लागि हामीले त्यसमा पनि रकम लक्ष्य समूह अन्तर्गत नै विनियोजन गरेर हामीले कुल बजेटको 50% विकास निर्माण काममा र 50% चाहिँ हामीले यो लक्ष्य समूहमा खर्च गर्ने गरेका छौँ। साथै यो 70-71 चाहिँ योजना तर्जुमा गर्दाखेरि हामीहरूले हाल वडा नागरिक मञ्च जुन गठन भइसकेको छ, त्यही वडा नागरिक मञ्चका प्रतिनिधिहरूबाट प्रत्येक वडामा वडा नागरिक मञ्चको बैठक बसेर उहाँहरूले प्रत्येक वार्डबाट योजनाहरू, उहाँहरूले छनौट गरेका योजनाहरू गाउँ विकास समितिमा उहाँहरूले पेश गर्नुभएको र त्यसलाई हामीले हाम्रो एउटा एकीकृत योजना तर्जुमा समिति गठन भएको हुन्छ। त्यो तर्जुमा समितिले एकीकृत योजना तर्जुमा समितिमा ती योजनाहरू पेश भइसकेपछि एकीकृत योजना तर्जुमा र राजनीतिक पार्टी सम्पूर्ण बसेर हामीले योजना यस आर्थिक वर्ष 70-71 योजना चाहिँ हामीले गाउँ परिषद समक्ष छनौट गरी निर्णायक हामीले पेश गरेका हुन्छौँ र त्यो योजना आगामी आर्थिक वर्षमा ती योजनाहरू निर्णय भएका योजनाहरू चाहिँ सञ्चालन हुने गर्ने गरेको छ। यस क्षेत्रमा रहनुभएका स्थानीय बासिन्दाहरूको मुख्य माग चाहिँ के रहने गरेको छ? यस्टोका सहरको लागि समुचित विकास गर्नको लागि यहाँका राजनीति पार्टीहरूको सम्पूर्णको सोच भनेको एउटै सोच छ। यो सोच भनेको यस्टोका सहरलाई कसरी समुन्नत विकास र प्रत्येक वडा वडामा चाहिँ सडक निर्माण, ढल निर्माण लगायतका कामहरू हुनु पर्यो र त्यस्तै लक्ष्य समूह विभिन्न यहाँ चाहिँ दलित, जनजाति, अपाङ्ग, अन्य समूहहरू छ, तिनीहरूको चाहिँ अति विपन्न परिवारहरूको चाहिँ उत्थानको लागि पनि केही गर्नुपर्छ भन्ने किसिमको चाहिँ जनगुनासो सोचहरू आउने गरेको थियो। यहाँको अमूल्य समय र विचारको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। यसपछि म तोखा सरस्वतीका एकजना स्थानीय बासिन्दा एवं सिभिल इन्जिनियरको रूपमा यसै क्षेत्रमा कार्य गर्दै आउनुभएका विजेन्द्र श्रेष्ठसँग यस क्षेत्रको सामाजिक अवस्था, यस क्षेत्रको शैक्षिक स्वास्थ्य र यस क्षेत्रको भौतिक पूर्वाधारहरूको अवस्थाको बारेमा केन्द्रित रहेर कुराकानी गर्दैछु। यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा। नमस्कार। सबैभन्दा सुरुमा शिक्षा क्षेत्रको बारेमा कुरा गरौँ। यो टोखा क्षेत्रको शैक्षिक अवस्था कस्तो रहेको छ? टोखा क्षेत्रमा शिक्षाको स्तर अहिले एकदमै राम्रो अवस्थामा गइरहेको छ। जुन हिसाबमा 41 सालको गणना अनुसार चाहिँ एसएलसी दिनेहरू लगभग 5-6 जना मात्र भएको अवस्था थियो भने अहिले चाहिँ 67-68 गणना हेर्ने हो भने हाम्रो लगभग 155 जनाले एसएलसी उत्तीर्ण गरेको अवस्था छ। त्यो भनेको चाहिँ शिक्षाको क्षेत्रमा अहिले टोखा चाहिँ दुर्ग गतिमा अगाडि बढिरहेको छ। अनि यो स्वास्थ्यको अवस्था कस्तो छ? यो काठमाडौँ सहरबाट नजिकै रहेको क्षेत्र पनि हो। स्वास्थ्यको हिसाबमा कुरा गर्यो भने यस क्षेत्र स्वास्थ्यको हिसाबमा चाहिँ रोग व्याधि त्यति नलाग्ने, मुहानको पानी खाइरहेको त्यति रोग नलाग्ने, तैपनि यहाँ स्वास्थ्यको अवस्था अलिकति जटिल नै रहेको यहाँ अवस्था छ। किन हाम्रो वरिपरि चाहिँ काठमाडौँ सहरको लगभग रिङ रोडबाट लगभग 4 किलोमिटर माथि मात्र भए तापनि त्यहाँ चाहिँ हस्पिटलहरूको पूर्वाधार नरहेको र एउटा स्वास्थ्य चौकी मात्र अवस्था रहेको र अरू चाहिँ प्राइभेट क्लिनिकहरू चाहिँ रहेको अवस्था छ। अब यहाँ एकजना सिभिल इन्जिनियरको रूपमा पनि यो टोखा क्षेत्रमा क्रियाशील हुनुहुन्छ। यस क्षेत्रका यो भवनहरूको निर्माणको अवस्था कस्तो छ यो भूकम्पीय जोखिमको दृष्टिकोणबाट हेर्दाखेरि? काठमाडौँ क्षेत्र जसरी नै जोखिम अवस्था छ यो हाम्रो टोखा गाउँ पनि, त्यहाँ चाहिँ प्रायः चाहिँ गाउँ बस्तीभित्र चाहिँ 90 सालमा खुब भुइँचालोले पनि नभत्काएका घरहरू प्रायः धेरै रहेको छ। विकास निर्माणको काम अगाडि बढ्ने क्रममा चाहिँ टोखा क्षेत्रमा पनि गाउँभित्र पनि पक्की भवनहरू बनेको अवस्था छ र हाम्रो स्थानीय निकाय अनुसार चाहिँ नक्सा पास गर्ने अवस्था चाहिँ टोखा गाउँभित्रका बासिन्दाहरूले त्यति नगर्ने अवस्था रहेको छ। भवनको नै कुरा गर्ने हो भने नेपालको लगभग सबभन्दा टलेस्ट बिल्डिङ सन टावर भन्ने चाहिँ टोखा गाविसमै बन्दैछ। जस्तो यो भूकम्पीय दृष्टिकोणबाट अहिले पछिल्लो समयमा विभिन्न क्षेत्रहरूमा भनौँ अथवा नेपालभरि नै यो भूकम्प प्रतिरोधक भौतिक संरचनाहरू निर्माण गर्ने एउटा अवधारणा अनुसार नै कामहरू हुँदै गएका छन्। यो क्षेत्रमा चाहिँ कस्तो छ? यो क्षेत्रमा भौतिक निर्माणको क्रममा चाहिँ भूकम्पीय प्रतिरोधात्मक हामीले चाहिँ त्यो लागू चाहिँ अहिले गरिसकेका छैनौँ। अरू चाहिँ नर्मल स्ट्रक्चरहरू चाहिँ भूकम्प प्रतिरोधात्मक हुनुपर्ने भन्ने चाहिँ हामीले धारणा राखेका छौँ। त्यो लगभग चाहिँ नयाँ बन्ने घरहरूमा चाहिँ लगभग 70% चाहिँ भूकम्प प्रतिरोधात्मक डबल टाइप बिम सिस्टमको नै हामीले अलिकति भनेका छौँ। गाउँभित्र चाहिँ त्यो अवस्था चाहिँ अलिकति जटिल नै रहेको छ। जस्तो अलिकति पुरानो बस्ती पनि छ कि? पुरानो बस्तीमा चाहिँ प्रायः चाहिँ 70% घरहरू चाहिँ पुरानै रहेको र अनि त्यसमा घर बनाउँदा पनि त्यसलाई भत्काएर बनाउने क्रममा चाहिँ छिटो छिटो र थोरै लगानीले बनाउने भएकोले अलिकति भूकम्पी हिसाबले अलिकति जोखिम नै छ। त्यसको लागि चाहिँ हामीले चाहिँ रेड क्रससँग सम्मेलन गरेर सरस्वती गाविसको पहलमा चाहिँ भूकम्प प्रतिरोधात्मक भवन निर्माणको तालिम, प्राथमिक उपचारको तालिम, अनि त्यस्तै गरी भूकम्प आयो भने जोखिम कसरी न्यूनीकरण गर्ने, कसरी बच्ने भन्ने तालिम हामीले लगभग 3-4 तालिम हामी सञ्चालन गरिसकेका छौँ। यहाँले भर्खरै एउटा नयाँ कुरा पनि गर्नुभएको थियो, यो नेपालकै सबैभन्दा अग्लो टावर टोखा क्षेत्रमा निर्माण हुँदैछ भनेर बताउनु भएको थियो, यसबारेमा अलिकति बताइदिनुहोस्। हाम्रो टोखाको वडा नम्बर 4 रहेको सिटी डेभलपरको 11 टावर मध्ये चाहिँ 9 टावर चाहिँ 14 तलाको रहेको र एउटा तला चाहिँ नेपालकै सबभन्दा टलेस्ट 23 तलाको हुने चाहिँ हामीलाई नगर विकासको स्वीकृत नक्सा चाहिँ हामीलाई चाहिँ जानकारीमा आएको छ। अब हामी यो क्षेत्रको जनजीवनका बारेमा कुरा गरौँ। यस टोखा क्षेत्रमा रहनुहुने स्थानीय बासिन्दाहरू टोखाहरूको मुख्य पेसा चाहिँ के रहेको छ? शिवपुरीको काखमारेको यस टोखा क्षेत्र चाहिँ कृषिकै हिसाबले एकदमै उपज क्षेत्र रहेको थियो र त्यही कारणले चाहिँ लगभग 90% जनसङ्ख्या नै कृषिमा आबद्ध भएको चाहिँ यहाँ छ। अहिले चाहिँ विकास हुने क्रममा चाहिँ यहाँको जग्गा अलिकति बिक्री बिखन गरेर मान्छेहरू बिजनेसमा लाग्ने र मुख्य आश्रय भनेकै कृषि नै यहाँको रहेको र अरू चाहिँ दकर्मी कामहरू र अरू व्यापारहरू अनि रोजगारको क्रममा चाहिँ वैदेशिक रोजगारमा चाहिँ बढी गएको चाहिँ यहाँको आँकडा देखिएको छ। अन्तमा जस्तो यो टोखा क्षेत्रको समग्र रूपमा विकास निर्माण गर्नको लागि अथवा यो क्षेत्रलाई अझ बढी चिनाउनको लागि के गर्नु पर्ला, यहाँ के बनाउँछ? यस ऐतिहासिक नगरी टोखालाई चाहिँ प्राचीन कालको हामीसँग चाहिँ हाम्रो पहुँच चाहिँ अलिकति कम भएको हो कि यो जस्तो भएर चाहिँ हाम्रो चाहिँ यो विकास निर्माण क्रममा ऐतिहासिक मठ मन्दिरहरूको जीर्णोद्धार चाहिँ लगभग हामीले गर्नै नसकेको अवस्था छ। यस टोखा क्षेत्रमा चाहिँ स्वस्थानीमा नै उल्लेखित रहेको चन्द्रेश्वरी मन्दिर, भीमसेन मन्दिर, त्यसै गरी नारायण मन्दिर अनि मसानकाली र सरस्वती मन्दिरको जीर्णोद्धार एकदमै अनिवार्य रूपमा गर्नुपर्ने भइरहेको हुनाले यस क्षेत्रलाई पुरातत्व विभागले चाहिँ ध्यान दिएर हेरिदिनु हुन टोखावासी सम्पूर्ण विनम्र अनुरोध गर्दछु। हस्, यहाँलाई धेरै धन्यवाद। हजुर, धन्यवाद। आजको कार्यक्रममा हामी काठमाडौँको प्राचीन क्षेत्र टोखा सरस्वतीका बारेमा, यस क्षेत्रको जनजीवन, यस क्षेत्रको विकास निर्माणको अवस्था लगायतका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौँ। कार्यक्रममा पालो भएको छ अन्तिम व्यापारिक विश्रामको। विश्रामपछि हामी टोखा क्षेत्रमा क्रियाशील राजनैतिक दलका स्थानीय नेतासँगको अन्तर्क्रिया लिएर उपस्थित हुनेछौँ। कार्यक्रम सुन्दै रहनुहोला। Does not kill with Classic Tech Broadband. It only thrills. Enjoy the new offer CT45 with 15 Mbps, 15 GB at 1500 rupees. Find out how amazingly real and fast it is. Call 446607. Classic Tech, when speed and reliability matters. Mitra Guest House. गुणस्तर, शुद्धता, स्तरीयता र उत्कृष्टता हाम्रो पहिचान। मिठो खाना, 24 घन्टा पानी र बिजुली, चिसो र तातो पानी, साइट सिनका साथै हवाई टिकटको पनि व्यवस्था छ। अग्रिम बुकिङ तथा प्याकेजका लागि सम्झनै पर्ने नाम मित्र गेस्ट हाउस, एयरपोर्ट घले सेकुवाको ठिक पछाडि। फोन नम्बर 44 83 987, 98 41 63 19 51 र अर्को नम्बर 98 13 62 13 14। तपाईको आफ्नै गेस्ट हाउस, मित्र गेस्ट हाउस। नेपाली राष्ट्रिय दैनिक हिमालय टाइम्स प्रस्तुत गर्दछ ग्राहक हंगामा। प्रत्येक ग्राहकलाई एउटा भित्तेघडी सित्तैमा बम्पर उपहारहरू। पहिलो एलईडी टिभी एक जनालाई, दोस्रो सीजीको फ्रिज एक जनालाई, तेस्रो काठमाडौँ पोखरा काठमाडौँ हवाई टिकट एक जोडीलाई, हरेक 15 दिनमा स्ट्यान्ड फ्यान र आइरन एक एक जनालाई। वार्षिक ग्राहक शुल्क ₹100 मात्र। यो योजना नेपालभरि लागू गरिएको छ। सम्पर्क केन्द्रीय कार्यालय मध्य बानेश्वर काठमाडौँ, फोन नम्बर 44 78 177 44 63 93, शाखा कार्यालयहरू बुटवल 98 47 40 44 55, 98 47 29 60 98, विराटनगर 98 42 05 91 10। एम्बियन्स रेस्टुरेन्ट एन्ड बार, पाटन दरबार स्क्वायरबाट अब नयाँ ठाउँ, वर्ल्ड हेरिटेज साइट प्रसिद्ध महाबुद्ध मन्दिरको अगाडि। नेपाली, इन्डियन, नेवारी, चाइनिज, थाई, इटालियन, कन्टिनेन्टल खानाका साथमा 20% डिस्काउन्ट, 12-3 बजेको होम प्याकमा फ्री मेम्बरसिप, 13% डिस्काउन्ट, नेपाली चलचित्र एक दिन एक रातको VCD उपहार, रु 500 भन्दा माथिको बिलमा रु 75 भन्दा माथिको डिस्काउन्ट कुपन। नेपाली, टुरिस्ट, पारिवारिक जमघट सबैका लागि उपयुक्त, सस्तो, राम्रो अनि स्वस्थकर खानाका लागि चर्चित नाम एम्बियन्स रेस्टुरेन्ट एन्ड बार, महाबुद्ध पाटन। फोन नम्बर 5543888, 5543888। ट्रुली जस्टिफाइङ द नेम एम्बियन्स रेस्टुरेन्ट एन्ड बार। उठेर गर्नुहोस् वा बसेर गर्नुहोस्, कुपन जसरी स्क्र्याच गरे पनि नागरिकका हरेक वार्षिक ग्राहकलाई हजारौँको नगद पुरस्कार पर्ने पक्का पक्की छ। अनि पुरस्कार नपरेमा 10 वर्षसम्म निशुल्क नागरिक दैनिक। थप जानकारीका लागि फोन नम्बर 426-8656। ये बा आए छ नि भाई, कमु खानु जस्तो के आएछ? ए रात त मकै होइन, के आएछ भन्छ बोके, के आएछ भन्? परेको मबीहरू बाबु छोरा बोके, के आएछ भन् त? होइन के आयो भन्छ यो? होइन भोकला, के आयो भन्छौ? हाम्रो बजार डट कम www.hamrobajar.com आएछ नि। नमस्कार, म नेपाली चलचित्र जगतको पहिलो महिला हास्य कलाकार वसुन्धरा भुसाल हो। यो चैत्र महिनाभर क्यापिटल एफएम 92.4 मेगाजमा क्यापिटल अनर अफ द मन्थ रहेकी छु। मेरो बारेमा थाहा पाउन चाहनुहुन्छ भने क्यापिटल एफएम 92.4 मेगाहर्ज सुन्नुहोला, साथै www.cfmonair.com लग अन गरेर पनि संसारको जुनसुकै स्थानबाट मेरो बारेमा जानकारी लिन सक्नुहुनेछ। Voice of Kathmandu, Voice of Kathmandu, Sanchi lai ghumaune Kathmandu sahara, o logan gera chala khel satho bato, Kathmandu upatyaka ko awaz, Kathmandu upatyaka ko awaz, Mani benne ho, Mani benne ho, Voice of Kathmandu, Voice of Kathmandu, Voice of Kathmandu, कार्यक्रमको अन्तिम व्यापारिक विश्रामपछि यहाँहरूलाई पुनः स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ काठमाडौँ, क्यापिटल एफएम 92.4 मेगाहर्ज र हाम्रो अनलाइन www.cfmonair.com मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी काठमाडौँको निकै नै प्राचीन धार्मिक सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र टोखा क्षेत्रका बारेमा कुराकानी गरिरहेका छौँ। यस क्षेत्रको धार्मिक सांस्कृतिक सम्पदाहरू, त्यसै गरी यस क्षेत्रको विकास निर्माण र यस क्षेत्रमा क्रियाशील राजनैतिक दलहरूले यस क्षेत्र अघि बढाउन कस्तो भूमिका निर्वाह गरिरहनु भएको छ, यसै सन्दर्भमा कुराकानी गरेर आज हामी कार्यक्रममा जुटिरहेका छौँ। अबको यो खण्डमा भने म टोखा सरस्वती क्षेत्रमा क्रियाशील स्थानीय राजनैतिक दलका प्रतिनिधिहरूसँग कुराकानी गर्दैछु र मसँग यति बेला यसै क्षेत्रमा क्रियाशील चार राजनैतिक दलका प्रतिनिधिहरू हुनुहुन्छ। उहाँहरू हुनुहुन्छ एकीकृत नेकपा माओवादीका तर्फबाट रमेश डङ्गोल, त्यसै गरी नेपाली कङ्ग्रेसका तर्फबाट सिंहराज श्रेष्ठ, त्यसै गरी नेकपा एमालेका तर्फबाट मणिराज डङ्गोल र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णमान श्रेष्ठ। तपाईँहरू सबैजनालाई एकमुष्ट स्वागत गर्दै म एकीकृत नेकपा माओवादीका रमेश डङ्गोलबाट कुराकानी सुरु गर्छु। यस क्षेत्रमा क्रियाशील राजनैतिक दलहरूको सम्बन्ध कस्तो रहेको छ, यहाँबाट सुरु गरौँ। धन्यवाद। हाम्रो यो राजनीतिक सम्बन्ध हाम्रो चारै दलको हरेक विकास निर्माण कार्यक्रममा हाम्रो चारै दलको समावेश अलि सम्मिलित गरेर हरेक विकास निर्माणको काममा हामीले जुटेर हरेक परिषदमा हाम्रो जुन जुन हाम्रो गाविसको तर्फबाट जहाँ जहाँ लानुपर्ने हो, जुन टोल टोलमा सबैको सल्लाह सुझाव लिएर योजना तर्जुमा लाँदाखेरि पनि त्यसलाई अलिक फोकस गरेर अति आवश्यक पर्ने ठाउँमा हामीले बजेट छुटाएर अलि जुन जनताबाट आएको कार्यक्रम हो त्यो कार्यक्रमलाई पनि हामीले समावेश गरेर त्यो सबै ठाउँमा हामीले बजेटको काम पनि अलि सरल हिसाबले सबै राजनीतिक दलहरू सबै मिलेर हामीले जुन विकास निर्माण कामलाई पनि तीव्र गतिले अगाडि बढाइरहेका छौँ। कहीँ बाद विवाद नआइकन सबै कामलाई पनि सरल हिसाबले गर्ने हिसाबले हामी सबै दलहरू एकजुट भएर काम गरिरहेछौँ। हस्, यसपछि म नेपाली कङ्ग्रेसका यसै क्षेत्रका स्थानीय प्रतिनिधि सिंहराज श्रेष्ठसँग कुराकानी गर्दैछु। जस्तो पहिला एक वर्ष अगाडिसम्म स्थानीय क्षेत्रहरूमा राजनैतिक संयन्त्रका आधारमा सहमति लिएर काम गरिन्थ्यो, पछि वडा नागरिक मञ्चको अवधारणा पनि आएको छ। यो वडा नागरिक मञ्चको अवधारणा आइसकेपछि तपाईँहरूले चाहिँ आफ्नो भूमिका कसरी निर्वाह गरिरहनु भएको छ? धन्यवाद। हाम्रो टोखाको राजनीति क्षेत्र राजनीति हिसाबबाट हेर्ने र मूल्याङ्कन गर्ने भयो भने अहिले देशको अवस्था राजनीतिको अवस्था जस्तो जे भए पनि हामी यहाँ विभिन्न पार्टीका प्रतिनिधिहरू बसिरहेका छु। सबैजना मिलेर विकास तर्फ कुनै विरोध नआएकन विरोध नगरेन सहमतिमा हामी काम गर्दैछु। अहिले नागरिक मञ्चको गठन भयो, नागरिक मञ्च गठन भइसके नागरिक मञ्च मार्फत योजनाहरू पेस गर्ने गराउने त्यस पछाडि फेरि यहाँ सर्वदलीय र नागरिक मञ्चका सबैजना बसिकन फेरि त्यहाँ अति आवश्यक कहाँ कहाँ छ योजनाको त्यसरी छनौट गरेर हामीले योजनाको यसरी बाँडफाँड गरिरहेको छु। राजनीतिक पार्टीहरू आफ्नो आफ्नो धारणा राखेर हिँडिन्छ तर सम्बन्धित ठाउँमा गएर कुनै विरोध र झैझगडा हाम्रो टोखामा यो सशस्त्र गाविसमा अहिलेसम्म भएको रेकर्ड छैन। यसपछि म नेपाल मजदुर किसान पार्टीका यसै क्षेत्रका प्रतिनिधि कृष्णमान श्रेष्ठसँग कुराकानी गर्दैछु। यस क्षेत्रमा जस्तो विकास निर्माणका कामहरूमा क्रियाशील राजनीतिक पार्टीका प्रतिनिधिहरू कसरी सहभागिता जनाउनुहुन्छ? विकासका कामको लागि प्रत्येक पार्टीका सबै प्रतिनिधिहरू उपस्थित हुने गर्छौँ र हामीले पारित गरेका कुनै पनि चिजमा अहिलेसम्म विरोध आएका छैन र हामीले अहिले नागरिक गोरा मञ्चबाट हामीले छानिने गर्छौँ। प्राथमिकता नागरिक गोरा मञ्चलाई दिन्छौँ। उहाँहरूबाट ल्याएको योजनाहरू अनि हामी सबै बसेर छनौट गरेर हरेक विकास कार्यहरू गर्छौँ र अहिलेसम्म पार्टीमा कुनै पार्टी भन्न यसो छैन, कुनै विरोधहरू आएका छैनन्। भनेपछि यहाँहरूले चाहिँ यो मिलेर नै कामहरू चाहिँ गरिरहनु भएको? हामी सबै मिलेर काम गरेका छौँ। यसपछि म नेकपा एमालेका यसै क्षेत्रका स्थानीय प्रतिनिधि मणिराज डङ्गलसँग कुराकानी गर्दैछु। जस्तो यस क्षेत्रको यो विकास निर्माणको अवस्था चाहिँ कस्तो छ, जस्तो विगतको तुलनामा कतिको परिवर्तन भइरहेको छ र सम्बन्धित निकायले यो क्षेत्रलाई कसरी हेरिरहेको छ? धन्यवाद शम्भुजी, समग्र यो क्यापिटल एफएम परिवारलाई पनि धन्यवाद दिन चाहन्छु। पोखाको विकास निर्माणको क्रममा भन्नु पर्दाखेरि अगाडिका जुन साथीहरूले जुन भन्नुभयो अरूको तुलनामा एउटा मूल्याङ्कन योग्य किसिमले काम भइरहेको छ। मेरो अनुभव बारे म केही भन्न चाहन्छु, यो एउटा नमुनाको गाविस भवन बनाउन यहाँका राजनीतिक दलहरूको एउटा चाहिँ सकारात्मक सोच यदि नहुँदो हो त हामी बनाउन सक्ने थिएनौँ। अहिले यो हामी यहाँ टोखावासीहरूले अहमका साथ भन्न सक्छौँ, उपत्यका साइड नमुनाको गाविस भवन हामी बनाउन सफल भएका छौँ। टोखा एउटा चाहिँ ऐतिहासिक नगरी हो, सांस्कृतिक नगरी हो भनेर अब सांस्कृतिक क्रान्तिको चाहिँ रूपमा हामीले जोरदार रूपमा कुरा उठाइरहेछौँ। त्यसैमा अब सम्पूर्ण दलहरूको विभिन्न तहबाट छलफल हुँदै अहिले टोखाको पहिचानको चाहिँ निर्माणमा संरक्षणमा सबै साथीभाइहरू लाग्नु भएको छ र अब भोलिको दिनमा यो एउटा पर्यटकीय नगरी बन्छ भन्ने आशा छ हामीलाई। यसपछि म एकीकृत नेकपा माओवादीका प्रतिनिधि रमेश डङ्गलतिर फर्कन्छु। यस क्षेत्रमा यो गर्नुपर्ने विकास निर्माणका कामहरू चाहिँ के कस्ता रहेका छन्, यस क्षेत्रका समस्याहरू चाहिँ के कस्ता रहेका छन् र ती समस्याहरू समाधान गर्न कसरी सकेला? विकास निर्माणको काममा चाहिँ तपाईँ के रहेछ, हाम्रो यो टोखा गेटबाट टोखा यो पुलसम्म अहिले जुन जति ठाउँमा बाटो पिच भइरहेको छ, जुन टोखाभन्दा बाहिर बाटो चाहिँ तपाईँ जहाँ गए पनि पिच, तर टोखा जम सिमाना आइसकेपछि जुन बाटो पनि अहिले एकदम पुरा हेर्नै नहुने, एकदम बर्खा आएपछि हिलो यस्तो स्थिति भएको हुनाले हामीले सडक विभाग पनि बारम्बार टार्गेट गरे, टार्गेट गर्दाखेरि पनि हामीलाई खासै उपलब्धि भएन। हामीले खास केन्द्र स्तरमा पनि यो कुरा एउटा किन्यो भने चाहिँ हाम्रो टोखामा अलि यो चकरपरबाट 4 किलोमिटर यता भएको बाटोमा पनि एकदम दुर्गम गाउँ जस्तो अहिले केही टोखाभन्दा माथि पनि पिच भइरहेछ, टोखाभन्दा तल सिमानामा तल पिच भइरहेछ, तर त्यो जुन बस्ती छ निवार बस्ती यो बस्तीलाई चाहिँ मात्र अलि पछाडि हटाएको जस्तो यस्तो फिलिङ भइरहेछ हामीलाई। त्यो चिजमा अब यो सम्बन्धित ठाउँमा यो कुरा हामी पुगोस् भने हामी जोरदार आवाज माग गर्छौँ। जस्तो यो क्षेत्रमा सबैजनाले एउटा साझा समस्याको रूपमा त्यो टोखा क्षेत्रभित्रको सडक पिच नभएको कुरा गर्नुभएको छ, जस्तो उता झोरमा अङ्कालतिर पनि पिच भएको छ, उता धापासीतिर पनि पिच भएको छ र यो बाँकी बिचको खण्ड चाहिँ पिच नभएको यहाँहरूले कुरा राख्नु भएको छ र यसको लागि यहाँले के पहलहरू गर्नुभएको छ कि छैन? यसको लागि हामीले धेरै पहल गरेका छौँ, तर विभागमा पनि गएको थियौँ, केन्द्रीय स्तरमा पनि गएको थियौँ, तर त्यसको कुनै हाम्रो गुनासो सुन्नु भएन, सुन्नुभयो कारणले उडाइदिनु भयो। त्यही हाम्रो उहाँहरूले भने जस्तो हामी नेवार भएर हेप्या हो कि हाम्रो कुनै मन्त्रालय पनि छैन नेवार जातिको होइन, त्यही कारणले हो कि त्यसैले हामीले पहल त धेरै गरेका छौँ। जस्तो माथिल्लो निकायमा सम्बन्धित क्षेत्रमा सरकारका उच्च अङ्गहरूमा नेवार समुदायका पदाधिकारी नभएको कारणले नै यो समस्या निम्तेको हो कि भन्ने चाहिँ यहाँको यो अनुमान? हजुर, त्यही हाम्रो अब धेरै जसो हामी नेवार जातिको प्रतिनिधि कोही पनि छैन उच्च पदमा, कोही पनि नभएको कारणले त्यसो भएको हो कि भन्ने मलाई लाग्यो। जस्तो मणिराज डङ्गज्यू, जस्तो यो क्षेत्रको समग्र विकास गर्नका लागि के गर्न सकिएला, यो क्षेत्रलाई अझ बढी अहिले जुन गतिमा विकास भइरहेको छ यसलाई अझ राम्रो बनाउनका लागि सम्बन्धित निकायले के गरे हुन्छ जस्तो लाग्छ यहाँलाई? सम्बन्धित निकायले गर्नुपर्ने कुरा त धेरै छन्, तर स्पेसल रूपमा यो टोखाको लागि भन्नुपर्दाखेरि यहाँको वस्तुस्थितिलाई बुझेर विभिन्न चाहिँ गाउँ परिषदहरूमा अतिथिहरू जुन आउनुहुन्छ नि, उहाँहरूले एउटा औपचारिकतामा सीमित नभएर उहाँहरूले भन्नुभएको, बोल्नुभएको, दिनुभएको आश्वासनलाई अलि भित्रैदेखि चाहिँ कार्यान्वयन होस् भन्ने तदारुकताका साथ उहाँहरूले सोधिदिने हो भने धेरै काम सम्भव छ, भइ पनि रहेछ। जहाँसम्म अहिले यो टोखाको बाटोको कुरा छ, त्यसमा अहिले मलाई जहाँसम्म लाग्छ, हिजो अस्ति म एक दुईवटा निकायमा गएथेँ, जाँदाखेरि यहाँबाट औपचारिक एक दुईवटा पेपरहरू यसो गर्न सक्यो भने गर्न सकिन्छ कि हामीबाट सहयोग गर्छौँ भनेर विभिन्न चाहिँ निकायबाट बिचारहरू आश्वासन पाएछ। त्यसैबारे हामी सल्लाह गर्छौँ यहाँ राजनीतिक दलहरूका विभिन्न साथीहरूसँग, सायद हामी यो सालभित्र यो बाटो पिच गरिसक्छौँ होला। हामी कार्यक्रमको लगभग अन्तिम अन्तिम समयतिर आइसकेका छौँ। अब अन्त्यमा जाँदा जाँदै यो टोखा क्षेत्रको समग्र विकास गर्नको लागि के गर्न सकेला, यहाँहरूको सम्बन्धित निकायलाई सुझाव के छ, यहाँहरूले कसरी भूमिका निर्वाह गर्नुहुन्छ, छोटकरीमा बताइदिनु होला। अब विकास निर्माण तर्फ गर्दाखेरि साँच्ची नै भन्नुपर्दाखेरि तपाईँको यो रोडको सम्बन्धमा तपाईँको अहिले टोखा छ अरे भनेर व्यापक भइरहेछ र हरेक वर्षमा बजेट छुट्याउने र हरेक वर्षमा बजेट पनि आउँछ, तर हरेक त्यो हुन्छ। तैपनि दुर्भाग्य के हो भन्दाखेरि यही ठाउँलाई फोकस गर्ने सम्बन्धित निकायमा पदाधिकारी पनि नभएको र त्यो ठाउँमा यहाँका जुन अब राजनीतिका प्रतिनिधि भनौँ या राजनीतिका हिँड्ने र राजनीतिमा उभर्नुले पनि त्यहाँ सम्पर्क गर्न नसकेको र यी दुई तिनवटा कारणले गर्दाखेरि अलिकति यो रोडमा हामीले विकास गर्न सकेको छैन। त्यस कारण अस्ति अब हामीले एउटा कस्तो भने तपाईँ भौतिक मन्त्रालयको सचिवज्यू, नाम त मलाई थाहा भएन, सचिवज्यूलाई एउटा निमन्त्रण गरेँ। हामीलाई साह्रै अन्याय पर्यो, हामीलाई साह्रै अन्याय भयो। अब तपाईँ सचिवज्यू हुनुहुन्छ, तपाईँ पनि अब यतैको बासिन्दा त नुवाकोटको, तपाईँले अलिकति केही त सहयोग गरिदिनु पर्यो भन्दाखेरि उहाँ अनि के गर्नु पर्यो भने यहाँ आउनुभयो र बाटो सम्बन्धी हामीले देखायौँ अनि उहाँले भन्नुभयो ठिक छ, म सक्दो सहयोग गर्छु, म सक्दो सहयोग गर्छु तपाईँहरूलाई, म जतिखेर पनि सहयोग गर्नलाई तयार छु, म पनि यही बाटो हिँड्नुपर्ने हो भनेर उहाँले भन्नु आश्वासन दिएर जानुभएको छ। हस्, यहाँलाई धन्यवाद। धन्यवाद। विकासको लागि त सबभन्दा यहाँका मान्छेहरू लाग्नु पर्यो, आफ्नो गाउँ आफै बनाउनु भन्ने हिसाबले सबभन्दा पहिला हामीले यो पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सक्नु पर्यो भक्तपुरमा जस्तो। त्यसो गर्न सक्यो भने हामीले पर्यटकहरूबाट उठाउने पैसाले हामीले विकास गर्न सक्छौँ र केन्द्रीय स्तरले पनि अब यो ऐतिहासिक सहर हो, पुरानो पहिलादेखिको ऐतिहासिक सहर हो, ऐतिहासिक सहरलाई हेर्नुपर्ने हो। अहिलेसम्म हेरेको जस्तो मलाई लागेन, त यो हामीले बनाउन त आफै मिलेर बनाउनु बेसी हुन्छ। हस्, धन्यवाद। धन्यवाद। हाम्रो नेमकिपाको साथीको सुझावमा एकबद्धता जनाउँदै अब नेपाल अझभरिको एउटा चाहिँ करिब 3,913 गाविसमध्ये एउटा नमुना गाविस बन्नेमा चाहिँ हामी आशावारी भएका छौँ। यो टोखा सरस्वती र चण्डेश्वरी समग्र टोखा, त्यस अनुरूप अहिले विभिन्न गतिविधिहरू यहाँ बढी पनि रहेको छ र यो टोखा समग्र टोखा गाउँलाई एउटा चाहिँ अधिराज्यभरि मात्र नभइकन अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने लागि हामी लागिरहेछौँ र हामी सक्छौँ, हामी सफल हुन्छौँ भन्ने लाग्छ। हस्, यहाँलाई धन्यवाद। श्रोता मित्रहरू, अहिले भर्खरै म कुरा गर्दै थिएँ यसै टोखा सरस्वती क्षेत्रमा क्रियाशील स्थानीय राजनैतिक दलका प्रतिनिधिहरू एकीकृत नेकपा माओवादीका तर्फबाट रमेश डङ्गोल, नेपाली कङ्ग्रेसका तर्फबाट सिंहराज श्रेष्ठ, नेकपा एमालेका तर्फबाट मणिराज डङ्गोल र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णमान श्रेष्ठसँग अहिले भर्खरै कुरा गर्दै थिएँ र उहाँहरूले कुराकानीमा समग्रमा टोखा क्षेत्रमा देखिएका समस्याहरू, यो क्षेत्रमा गर्न सकिने सम्भावित विकासका योजनाहरू र साथै उहाँहरूले एउटा महत्त्वपूर्ण कुरा के उठाउनु भएको छ भन्दा टोखा क्षेत्र निकै नै ऐतिहासिक, प्राचीन र पुरातात्विक महत्त्व बोकेको, निकै प्राचीन सहरको रूपमा रहेको छ र यस क्षेत्रमा पर्यटन प्रवर्धन गर्न सक्ने हो भने यस क्षेत्रलाई निकै नै राम्रोसँग विकास गर्न सकिन्छ र यस क्षेत्रमा अहिले मुख्य गरी चाहिँ बाटोको समस्या रहेको र बाटो पिच नभएको समस्या पनि उहाँहरूले उठाउनु भएको छ र यो सम्बन्धित निकायले यो बाटो मर्मतको कुरालाई ध्यान पुर्याओस्, यसतर्फ उनीहरूको ध्यान जाओस् भनेर पनि उहाँहरूले माग गर्नुभएको छ। आजको कार्यक्रममा हामीले काठमाडौँको धार्मिक सांस्कृतिक सम्पदाले भरिपूर्ण प्राचीन महत्व बोकेको ऐतिहासिक स्थल टोखा सरस्वती क्षेत्रका बारेमा तयार पारिएको सामग्री प्रस्तुत गर्यौं। हामी बेला बखत आगामी कार्यक्रमहरूमा पनि यस क्षेत्रका महत्वपूर्ण धार्मिक सांस्कृतिक स्थलहरूका बारेमा यहाँहरूलाई जानकारी दिने नै छौ। कार्यक्रम भोइस अफ काठमाडौँ हरेक साता आइतबार साँझ सभा 6 बजे र पुनः प्रसारण सोमबार बिहान सभा 9 बजे क्यापिटल एफएम 92.4 मेगाहर्जमा सुन्न सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रदीप राज धामीसँगै कार्यक्रम प्रस्तुता शम्भु दंगाल बिदा हुन्छु। क्यापिटल एफएम सुन्दै रहनुहोला। नमस्कार।